आदरणीय हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा रोजाइमा लोक भाकाको अर्को एउटा रमाइलो बसाइली आज पनि तपाईँकै रोजाइमा रहेका भाकाहरू तपाईँको लागि प्रस्तुत गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार अपराह्न 4 बजेको अर्पण खबर पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। विशुद्ध रूपमा तपाईँहरूको लागि तपाईँले रोज्नु भएको लुकधोरी भाकाहरू प्रस्तुत गर्ने गर्छौँ। सुन्न मन लागेको छ यति बेला तपाईँलाई कुनै लुकधोरी भाका भनेदेखि हामीलाई फोन गर्नुहोला 0556 63 332। यो बाटो तपाईँको लागि हामीले खुला गरिसकेका छौँ र यति बेला तपाईँले रोजाइमा लोक भाकाको व्यवसायलाई रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनेर आउनु भएको छ र सुन्न मन लागेको छ कुनै लोकदोहोरी भाका भनेदेखि चाहिँ फोन गर्नुहोला। हामीलाई मनपर्छ तपाईँलाई कुनै लोकदोहोरी भाका गुनगुनाउनुहुन्छ धेरै र तपाईँको मनलाई छोएको छ कुनै भाकाले भनेदेखि तपाईँ रोज्न सक्नुहुन्छ। विशेष गरी भर्खरै बजारमा भित्रिएका भाकाहरू तपाईँलाई मनपर्छ भने पनि तपाईँले रोज्न सक्नुहुन्छ। अलिकति पुराना पुराना भाकाहरूसँग तपाईँ नजिक हुनुहुन्छ, पुराना पुराना लोकदोहोरी भाकाहरू सुन्नुहुन्छ भनेदेखि पुराना पुराना भाकाहरू पनि तपाईँले रोज्न सक्नुहुन्छ र यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। हाम्रो पनि एकदम ठिक ठाक छ। खाजा खानु भयो त? ल ठिक छ। अनि कुन भाका सुन्न मन लाग्यो आज प्रेम कुमारीजीलाई? कसलाई सुनाउनुहुन्छ विशेष गरी? हुन्छ रेडियो सुन्दै गर्नुहोस् है। नमस्कार। शहर बसी उनकै घर बसेको बस्दा बस्दै मायामा फसेको मायालुको सहरमा मेरो गाउँमा घर छ। हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उकाली र ओराली गरी राख्नु पर्छ। सहर पसी उनकै घर बसेको बस्दा बस्दै मायामा फसेको मायालुको सहरमा मेरो गाउँमा घर छ। हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उकाली र ओराली गरी राख्नु पर्छ। हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उकाली र ओराली गरी राख्नु पर्छ। छेक्दैन मेरो घरले घाम पानी छेक्दैन मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उकाली र ओह्राली गरेर पर्छ उनको पाउले भुइ कहिले टेक्दैन मेरो घरले घाम पानी छेक्दैन मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उकाली र ओह्राली गरेर हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ काली ओह्राली गरिराख्नुपर्छ प्रेम कुमारीजीको रोजाइमा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ तपाईँहरू पनि सुन्न मन लागेको छ यस्तै लोकधोरी भाका भनेदेखि हामीलाई फोन गर्नुहोला 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ तपाईँको रोजाइमा रहेका भाकाहरू प्रस्तुत गर्न हामी उपस्थित भइसकेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुम्रुजबाट सुनिता हजुर के छ हालखबर सुनिताको ठिक छ हजुरको मेरो पनि ठिक छ अनि आज कुन भाका सुन्न मन लाग्यो यहाँलाई कसलाई सुनाउनुहुन्छ विशेष गरी हजुरलाई धेरै धेरै धन्यवाद छ रेडियो सुन्दै गर्नुहोस् है हुन्छ नमस्कार पालुलाई जल चढाऊ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाऊ तिमलाई सम्झी धड्किने दिल छ तिमी बिना सास धन्नै मुस्किल छ पालुलाई जल चढाऊ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाऊ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर Oh,

आउन चाहनुहुन्छ, सुन्नमा लागेको छ, कुनै पनि रोगधोरी भएका भनेदेखि हामीलाई फोन गर्नुहोला 0556563332। यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? ज्यामिरेबाट प्रमिला मगर। अनि के गर्नुहुन्छ प्रमिलाले? यत्तिकै बसी बसाइयो। ल, बसिरहेको बेलामा रेडियो अर्पण चाहिँ धेरै सुन्नुहोस्, हामीलाई धेरै माया गर्नुहोस् है। ल ठिक छ, यस्तै गरी सधैँ सुन्नुहोस् है। अनि कुन भाका सुन्न मन लाग्यो आज? फुल फुलमा भमरा कसलाई सुनाउनुहुन्छ विशेष गरी? हुन्छ, धेरैजना सम्झिन पाइँदैन है, एकजनालाई मात्रै। अहिले भने छुटौ, नमस्कार। हिमाल झुक्ला समुद्र शुक्ला बारु तिमलाई भने जुनी जुनी भुला सक्दिन म। मनमुटु स्वस्थ छ मात्र मेरो संसारै दोस्त छ, फुलफुलमा भमरा चाहिँ भुला सक्दिन म। हिमाल झुक्ला समुद्र शुक्ला बारु तिमलाई भने जुनी जुनी भुला सक्दिन म। हिमाल झुक्ला समुद्र शुक्ला बारु तिमलाई भने जुनी जुनी भुला सक्दिन म। भमरा झैँ डुल्न सक्दिनँ म, निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। रोजाइमा लुक भाकाको व्यवसाय सँगै हुनुहुन्छ तपाईँ, सुनिराख्नु भएको छ हामीलाई यति बेला र तपाईँको रोजाइमा रहेका भाकाहरूलाई तपाईँको माझमा प्रस्तुत पनि गरिराखेका छौँ। तपाईँलाई पनि यति बेला सुन्न मन लागेको छ, आफूलाई मनपर्ने लुकधुरी भाका भनेदेखि फोन गरिहाल्नुहोस्। 056 को बाटो तपाईँको लागि खुल्लैछ र यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नकै लागि कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? लदरीबाट नरेश पाण्डे। के गर्नुहुन्छ नरेशजी? कस्तो भयो? ल ठिक छ, रिजल्ट पनि राम्रो आओस् शुभकामना छ। अनि कुन भाका सुन्न चाहनुहुन्छ आज तपाईँ? चिन्ता छैन केही, कसलाई सुनाउनुहुन्छ विशेष गरी? धेरै धेरै धन्यवाद छ, अहिले भने सुटौँ है। नमस्कार। भैँसी पालेँ गाउँतिर झरेर, चिन्ता छैन के मलाई अमेरिका, ए मलाई जापान पनि, ए मलाई बेलायत नि, ए लैन भैँसी दुर्छु दुई गिलास दुध खान्छु, ए मलाई बियर पनि, ए मलाई हुस्की पनि, ए मलाई पोसिलो नि, डिग्री पास गरेर भैँसी पालेँ गाउँतिर झरेर, चिन्ता छैन के मलाई अमेरिका, ए मलाई जापान पनि, ए मलाई बेलायत नि, ए लैनो भैँसी दुर्छु दुई गिलास दुध खान्छु, ए मलाई बियर पनि, ए मलाई हुस्की पनि, ए मलाई पोसिलो नि, ए मलाई पोसिलो नि, यो पोसिलो नि, ए मलाई पोसिलो नि। छैन कि निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। रोजाइमा लोक भाकाको यो बसाइ तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको रोजाइमा रहेका सुमधुर लोकदोहोरी भाकाहरू तपाईँहरूको माझमा प्रस्तुत गर्दा गर्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ र अन्तिममा एकजना साथीसँग चाहिँ हामी कुराकानी गर्न सक्छौँ। एकजना साथीको रोजाइमा रहेको भाका चाहिँ राख्न सक्छौँ र त्यस पछाडि त तपाईँसँग कुराकानी गर्न सक्दैनौँ, किनकि रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी आज मात्र होइन तपाईँहरूको माझमा बिहिबार पनि आउँछौँ। 4 बजे पछाडि मङ्गलबार र बिहिबार तपाईँहरूको माझमा उपस्थित हुन्छौँ। तपाईँले नै सुन्न चाहनुभएको लोकधोरी भाका तपाईँको माझमा राख्छौँ र यति बेला आजको रोजाइमा लोक भाकाको व्यवसायको अन्तिम सहभागी साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सोनम मुक्तान। अनि के छ सोनमजी, के गर्नुहुन्छ? ठिकै छ। अनि कुन भाका सुन्न मन लाग्यो आज? घरमा पराल बारीमा बन्छ कसलाई सुनाउनुहुन्छ विशेष गरी? धेरैजनालाई सम्झिन चाहिँ पाइँदैन है, एकजनालाई मात्रै। हुन्छ, अहिले भने छुट्याउनुहोस् यार। रोजाइमा लुक भाकाको व्यवसायको हामी अन्तमा आइसकेका छौँ र अब चाहिँ कार्यक्रमबाट पनि छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो, आउन प्रयास गर्नुभयो, तपाईँलाई पनि धन्यवाद। यतिन्जेलसम्मको प्राविधिक साथको लागि रुचललाई पनि धेरै धेरै धन्यवाद भन्दै रोजाइमा लोक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो को हामी परदेशी दुबई छोटी मानाको हामी परदेशी दुबई रोटी घर र मायालु घरको हाम्रो दुबई घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो साँचै बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो के छ तनी सन्चो र बिसन्चो कठै भएर सम्झिनु परदेशको ठाउँमा कठै भएर सम्झिनु परदेशको ठाउँमा फर्किनु जन्मिएको गाउँमा घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो होली साँचै बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो के छ तनी सन्चो र बिसन्चो भन्दा रमाइलो छ पञ्चरीलाई पनमा आँखा भारी गाउँ घर माया दुजे मनमा घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो होली साँचै बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो के छ तनी सन्चो र बिसन्चो हजुरको झाझल बोलीमा साथी रुने हजुरको झाझल बोलीमा साथी रुने त्यस्तै हुन्थ्यो भन्नु पर्न भने घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र बिसन्चो घरमा परल बारीमा बन्छु के छ तनी सन्चो र गाउँ घर समाजको दर्पण सुन्नु होला।